سب سے پہلے نعت شریف سنا دیتا ہوں میرے پیارے مرشد اور شیخ شیخ ابو العارف باللہ شیخ العرب العجم مجدد زمانہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ جو نعت شریف آئے. نعت شریف پڑھنا بھی عبادت ہے, سننا بھی عبادت ہے, اور اس میں کوئی شرک کے الفاظ نہ ہوں, میوزک نہ ہو, عورت نہ پڑھی ہو تو نعت شریف سن سکتے ہیں. یہ صبح مدینہ, یہ شام مدینہ, یہ میرے شیخ کی نعت شریف کے اشعار ہیں. یہ صبح مدینہ, یہ شام مدینہ, مبارک تجھے یہ قیام مدینہ. تصویر کوئی نہ بنائے, کوئی سی بھی تصویر ہو اس سے سارا نور برباد ہو جاتا ہے. المتقی من یتقی الشبہات, متقی وہ ہے جو شبہ گناہ سے بھی بچے. تصویریں کوئی سی بھی ہوں, میرے شیخ احتیاط کرتے تھے تو یہ فقیر بھی احتیاط کرتا ہے. ہم لوگ احتیاط کریں گے تو ہماری آنے والی نسلیں بھی بچ جائیں گی. اگر ہم لوگ احتیاط نہیں کریں گے تو, اگر ہم بچ گئے تو ہماری آنے والی اولاد تباہ ہو جائے گی تصویروں کی وجہ سے. کیمرے سے تصویریں بنتی ہیں نا, اس سے کوئی فائدہ بھی نہیں. اللہ والے ان کے غلام یا مشائخ یا علماء کرام جب آئیں ان کی باتیں سننی چاہیے. صحابہ کرام حضور صلی اللہ علیہ وسلم کی باتیں سن کر اس پر عمل کرتے تھے. تصویریں کھنچوانے سے, روزہ مبارک پہ تصویریں کھنچوا رہے ہیں. آج کے کتنے عمرے کا سیزن کھلا ہوا ہے, بہت رش ہے, حج پہ حج کے فارم آنا شروع ہو گئے تو وہاں پہ جا کے بھی تصویریں کھنچواتے ہیں. وہاں تو اپنے گناہ بخشوانے گئے ہیں. حضور صلی اللہ علیہ وسلم تو منع فرمایا, جہاں تصویریں ہوتی ہیں, جہاں کتے ہوتے ہیں, وہ اللہ کی رحمت کے فرشتے نہیں آتے. شیخ حذیفی جو مدینہ شریف کے امام ہیں بہت پرانے, باقاعدہ منبر رسول سے رو رو کے بیان کیا. یہ تو دکھاوا ریاکاری ہو رہی ہے. روزہ مبارک پہ حضور صلی اللہ علیہ وسلم کے دربار میں تصویریں کھنچوا رہے ہیں کہ میری روزہ مبارک کے ساتھ تصویر آ جائے. وہاں تو لوگوں کا کیا حال ہوتا ہے, کھڑا بھی نہیں ہو جاتا جو سچے اللہ والے ہوتے ہیں کہ حضور صلی اللہ علیہ وسلم کے دربار میں پہنچ گئے اور وہاں پہ تصویریں کھنچوا رہے ہیں. تو یہ حضور صلی اللہ علیہ وسلم کی نعت شریف پڑھی جا رہی ہے, اس پہ انشاءاللہ اللہ کی رحمتیں برستی ہیں. اللہ والوں کے تذکروں سے رحمتیں برستی ہیں, پھر حضور صلی اللہ علیہ وسلم کے شہر کا تذکرہ ہوگا, کتنی رحمتیں برسیں گی. سکون جہاں تم کہاں ڈھونڈتے ہو, سکون جہاں ہے نظام مدینہ. سکون جہاں تم کہاں ڈھونڈتے ہو, سکون جہاں ہے نظام مدینہ. اس کے تشریح یہ ہے, اگر ہم اپنے 6 فٹ کے جسم پہ 5 فٹ کے جسم پر نظام مدینہ کو نافذ کر دیں تو سکون مل جائے گا. یہ بال ہمارے سنت کے مطابق ہوں, چاروں طرف سے برابر ہوں, کان کی لو تک بٹے رکھ سکتے ہیں. مگر وہ بوڑھوں پہ جاتے, جوان لوگوں کو حضرت والا میرے منع فرماتے تھے کہ کیونکہ آج کل عورتوں کا فتنہ بڑھ گیا ہے, زلفوں کی وجہ سے زلفوں میں لگے رہیں گے پھر عورتیں انہیں دیکھتی رہیں گی. تو یا چاروں طرف سے برابر کر لیں یا گنجے ہو جائیں. اور دوسرا پھر اس سے نیچے آئیے, آنکھوں کی حفاظت ہو, کانوں کو گانوں سے بچایا جائے. آج ہمارے گھروں میں ٹیلی ویژن لگا ہوا ہے, کیبل کنیکشن لگے ہوئے, تو سکون کیسے ملے گا؟ سمجھتے ہیں سکون ہمیں وظیفوں سے مل جائے گا, مراقبات سے مل جائے گا, تہجد سے, اشراق سے مل جائے گا, عمرے کرنے سے مل جائے گا. وہ تھوڑی دیر کا سکون ہوتا ہے, اس کے بعد جب ٹیلی ویژن دیکھ لیا, خبر نامہ دیکھ لیا, کرکٹ میچ جو کہ کوڑا کرکٹ دیکھ لیا, فیس بک کا اکاؤنٹ کھول کے لڑکیوں کو دیکھ لیا, یوٹیوب پہ تصویریں دیکھ لیں, تو نور برباد ہو جاتا ہے. وہ کتنا محروم ہے تائب جو گنوا رہا ہے کما کما کر. نور کما لیا پھر آنکھوں کے ذریعے بند نظری کر کے اس کو ضائع کر دیا. کامل مسلمان وہ ہے جو نیکی کے ساتھ گناہوں سے بھی بچے. کامل مومن وہ ہے جس کہ اور ہماری ذات سے کسی کو تکلیف بھی نہ پہنچے. तो अगर हम सुकून चाहते हैं तो सबसे पहले जो जाहिरी गुनाह है उनको छोड़ें. गानों से कुछ नहीं मिलने वाला, सुकून नहीं मिला. कव्वालियां जो सुनते हैं हम लोग, उस कव्वाली के अंदर कव्वाली सुनना हराम है, जायज ही नहीं है. बिल्कुल दाढ़ी शेव है और नशे में है और हुजूर सल्लल्लाहु अलैहि वसल्लम शान में बातें कर रहे हैं और भी शिरकियां बातें और नमाज की भी फिक्र नहीं है, तो कव्वाली वगैरह नहीं सुननी चाहिए. ये अल्लाह ताला की नाफरमान. हाँ, जो जायज नाज शरीफ है जिसमें अल्लाह और रसूल की मोहब्बत की बातें हैं, जैसे अभी पढ़ी जा रही है मेरे शेख की नाज शरीफ है, ये सुन सकते हैं. तो सुकून हम कहाँ तलाश कर रहे हैं? मैं अपनी भी बात कर रहा हूँ. सुकून जो है मोबाइल के अंदर, फेसबुक और तस्वीरों में, इंटरनेट वाले मोबाइल में नहीं है. सुकून तो अल्लाह के जिक्र में है. अला बिज़िक्रिल्लाह तत्मईन्नुल क़ुलूब. कान खोल कर सुन लो, सिर्फ अल्लाह ही के जिक्र से दिलों को सुकून मिलेगा, और कहीं सुकून मिल ही नहीं सकता. मेरे शेख दादा शेख हाजा शाह अब्दुल गनी फुलपुरी रहमतुल्लाह फरमाते थे, सिर्फ लगाना जरूरी है, सिर्फ अल्लाह ही की याद में सुकून है. और अल्लाह की याद से मुराद सिर्फ जिक्र नहीं है, मजबूत जिक्र भी है और मनफी जिक्र भी है. यानी जिक्र और तहज्जुद इशराक भी, ये तो मुत्तकी लोग करते हैं, उसके साथ गुनाहों से बचने का भी एहतमाम हो, वरना सुकून नहीं मिलेगा. एक शख्स से खूब अच्छी अच्छी गिजाएं खाता है और मगर परहेज नहीं करता, और डॉक्टर ने मना किया है और दवाई भी, बीमार भी है मगर परहेज नहीं करता और जहर भी चुपके से खा लेता है, तो वो उसकी गिजा असर नहीं करेगी हम लोगों को. आप हजरात समझ रहे हैं? सिंधी में भी हमारे दोस्त आए, वो सिंधी में भी बयान कर सकते हैं, उर्दू में तो समझ ही लेते हैं. फिर फरमा रहे हैं, मदीने की गलियों में हर एक कदम पर हो मद्दे नजर है तरा में मदीना, हो आजाद अख्तर गमे दो जहां से जो हो जाए दिल से गुलामे मदीना. अगर कोई शख्स चाहता है मैं सारे गमों से निजात मिल जाए, बिजली महंगी हो गई, जॉब नहीं मिल रही, बच्ची की शादी नहीं हो रही, और हर किसी को यही फिक्र है. हैदराबाद में अक्सर जितना सिंध में अंदर जाते आएंगे सब समझते हैं जादू हो गया है, टोना हो गया है. जब अल्लाह को नाराज करेंगे हर काम अटकेगा हमारा, चाहे गर गिरफ्तार है सिफात बदशुदी. मेरे मौजूदा शेख हैं हजरत वाला खुतबे जमाना हजरत शाह फिरोज अब्दुल्ला मेमन साहब दामोदर खातुम आलिया, जो आरिफ बिल्ला हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह, जो कॉपी आए उनकी बिल्कुल शक्ल भी मिलती है, अखलाक भी, किरदार भी, बिल्कुल उनके रंग में रंगे हुए हैं. अब मैं उनसे बैत हो गया हूँ, तो वो फरमाए थे अगर हम एक गुनाह में भी मुलविस हैं तो जहन्नम तलाश करने की जरूरत नहीं है, हमारी जात खुद जहन्नम है. तो एक गुनाह कौन सा गुनाह? वो बदनजरी का गुनाह है. आंखें अल्लाह की अमानत है ना, या अलमु खाइनतल आयुनी वमा तुख्फिस सुदूर. अल्लाह ताला आंखों की खयानतों को और दिलों को राजों को खूब जानते हैं. तो अल्लाह ताला ने कयामत तक के लिए कुरान शरीफ नाजिल हुए, कयामत तक के लिए हिम्मत दी है कि हम नजर बचा सकते हैं. सबसे मुश्किल पर्चा यही है, जो मुश्किल सवाल हल कर लेता है तालिब इल्म, उसको आसान सवाल हल करना आसान हो जाता है. तो पहले मुश्किल सवाल यही है हमारा कि हर जगह औरतें हैं, अस्पताल जाएं, यूनिवर्सिटी दफ्तर जाएं, डाइवो के अड्डे पे चले आएं, या जहाज में जाएं, उमरा करें, कहीं भी जाएंगे आप, बिल जमा कराने जाएंगे तो औरतें हैं वहां पे. तो वहां अपनी नजरों को बचा लें और आवाज भारी करके हाथ से हाथ टच ना हो बिल जमा करा दें, पैसे दे दें, वहां मजबूरी है. मगर जानबूझ के औरतों को देखना और बोलते हमारा दिल साफ है, मौलवी साहब नजर पाक है, अल्लाह ताला का हुक्म है, कुल लिल मुमिनीना यगुज्जु मिन अबसारिहिम. कुरान शरीफ की आयत है. बुजुर्गान दीन मशाइख जो सच्चे होते हैं वो कुरान और हदीस की आयत को पेश कर देते हैं अल्लाह की मोहब्बत की चाशनी लगाकर, उस पर दीन पे चलना आसान हो जाता है. तो कुरान शरीफ में मेरे शेख फरमाते थे हुजूर सल्लल्लाहु अलैहि वसल्लम के जरिए हुक्म दिलवा रहे हैं, ए नबी सल्लल्लाहु अलैहि वसल्लम आप फरमा दीजिए ईमान वाले मर्दों से कि अपनी बाज नजरों को झुका लें और अपनी शर्मगाह की हिफाजत करें. ये कुरान शरीफ की आयत है. और आगे ही औरतों के लिए अलग फरमाया, वकुल लिल मुमिनाती यगज़ुज़न मिन अबसारिहिन्ना व यहफ़ज़न फुरूजहुन्ना. ए नबी सल्लल्लाहु अलैहि वसल्लम ईमान वाली औरतों से भी फरमा दें कि अपनी नजरों को झुका लें और अपनी शर्मगाहों की हिफाजत करें. तो इतना हुक्म अहम है कि मर्दों को अलग हुक्म दिया, औरतों को अलग हुक्म दिया. लोग बोलते हैं ये मामूली हुक्म, जो कुरान शरीफ की बात को मामूली समझता है वो मामूली इंसान है. अल्लाह की बात है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम की बात है. बुखारी शरीफ में आता है जिना लाइनी या नजर, आंखों का जिना है नजरबाजी. अब बताइए हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने खबरदार कर दिया. मेरे शेख क्या अक्सर यही मजमून बार बार बयान होता था, अगर जैसे इस फकीर का भी जहां बयान होता है तो बदनजरी पे जरूर बयान करता हूं, बहुत से लोग बोलते हैं आप यही बयान करते हैं और भी तो बातें हैं, तो मेरे शेख फरमाते थे जो भैंस उठा लेगा उसको बकरी उठाना क्या मुश्किल है, भैंस कितनी भारी जानवर होता है कोई उठा सकता है? अगर कोई भैंस उठा लेगा उसको बकरी उठाना और मुर्गी तो बगल में दबा के भागेगा। नजर बचाना ऐसा है जैसे भैंस उठा लेना, और सिर्फ बाहर वाली औरतों से नहीं इंटरनेट से भी, इंटरनेट तो लगवाने नहीं चाहिए, अगर लगवाएंगे तो हर किसी अपने इमाम साहब को 10 दिन बाद 15 दिन बाद या शेख जो इसने सच्चा शेख हो इत्तला करनी चाहिए कि 15 दिन तक अल्हम्दुलिल्लाह मैं इंटरनेट पे गुनाहों से महफूज रहा। वरना आजकल दीनदार घराने जो दीन के किसी भी शोबे से जुड़े हुए हैं, अच्छे खासे जो भी शोबे हैं, तबलीग का शोबा, खानकाह का शोबा, मदरसे का शोबा, ये सब दीनी शोबे हैं, और दीनदार घराने तबाह हो रहे हैं, पर्देदार खवातीन तबाह हो रही हैं इस इंटरनेट वाले मोबाइल की वजह से। अपने नफ्स पे भरोसा कर लिया। हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं ए अल्लाह मुझे पलक झपकने बराबर नफ्स के हवाले ना फरमा। बोलते हैं अरे हम लोग कुछ नहीं देखते, बस खबरनामा देख लेते हैं, उस पे जो औरत नीचे से एकदम आ जाती है कितनी गंदी तस्वीर होती है, और हम लोग देख रहे होते हैं, हमारे बच्चे देख रहे हैं, छोटे छोटे बच्चे तस्वीरें देख रहे हैं। तो मेरे शेख फरमाते हैं अगर हम लोग बच गए, मैं दाढ़ी वाला बच गया, दाढ़ी वाला हो या गैर दाढ़ी वाला हो, नजर की हिफाजत का हुक्म सबके लिए, ये अल्लाह का हुक्म है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम का हुक्म है। तो बाहर वाली औरतों से और घर के अंदर हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं देवर तो गोया मौत है। एक औरत आई या रसूलुल्लाह शौहर के भाई के बारे में क्या हुक्म है? हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाया शौहर का भाई तो मौत है, मौत, जैसे मौत से डरती हो वैसे तुम देवर से डरो, इसी तरह तो भाभी से भी पर्दा हो गया। अब ये सब बातें मुश्किल लगती हैं, मुश्किल है ना, मुझे भी मुश्किल लगती थी, अल्लाह वालों की सोहबत से आसान हो जाती है। अब माशाल्लाह कह दें दीन पे चलना मुश्किल होता है। फजाइल अमान में भी लिखा हुआ है, फजाइल तबलीग में देखिए आप, उसमें लिखा हुआ है अल्लाह वालों को तलाश करने में सही कर, कोशिश कर, और उसमें लिखा है अल्लाह वाला कौन होता है जो सुन्नत तो शरीयत पे चलता है, ये अल्लाह वाला होता है। करंट वाले बाबा अल्लाह वाले नहीं है। हैदराबाद में मशहूर है करंट लगा रहे हैं, लो भाई करंट के साथ 500 रुपए का नोट भी उनको देना होता है। करंट लगाने से क्या होगा? नबी सुन्नत तो शरीयत पे चलने वाला वो सच्चा अल्लाह वाला होता है। मुजाहिर 9 नंबर में चले आए, मुजाहिरूम चले आए, बिनोई टाउन चले आए, दारुल उलूम कराची चली जाइए, चले तशरीफ ले जाइए, वहां से पूछ लीजिए मुझे हैदराबाद और कराची के अल्लाह वालों के नाम बता दें, क्योंकि ये करीब है, हैदराबाद में ही बहुत से मशाइख हैं माशाल्लाह, और उनकी सोहबत में आना जाना रखें तो दीन पे चलना आसान हो जाएगा, बल्कि मजा आने लगता है दीन पे चलने। तो मेरे शेख फरमा रहे हैं हो आजाद अख्तर गमे दो जहां से जो हो जाए दिल से गुलामे मदीना। गुलामे मदीना, इसमें एक बात याद आ गई, मैं और आप मेरे शेख फरमाते हैं सुन्नतों की बारिशें करें, नमाज पढ़ रहे हैं 51 सुन्नतें 51 सुन्नतें तो मजा आएगा, भले दिल हाजिर ना हो मगर हम सिर्फ फत्तबियोनी का हुक्म है, मतलब हुजूर सल्लल्लाहु अलैहि वसल्लम की नकल कर लें, अल्लाह अकबर कहना इस तरह, अल्लाह अकबर, कानों की लो तक हाथ उठाएंगे, अपने नॉर्मल हाथ में रखेंगे, हाथ बांधने सुन्नत के मुताबिक नाफ के नीचे इस तरह 3 उंगलियां रख के हाथ बांध लिए, और जब अत्तहियात पढ़ रहे हैं हमारे हाथ इस रान के ऊपर होने चाहिए, यूं झुके हुए नहीं होने चाहिए बल्कि यहां पे होने चाहिए। छोटी सी सुन्नत है, सुन्नत के मुताबिक नमाज पढ़ेंगे हमारी कबूल हो जाएगी। वजू करना है सुन्नत के मुताबिक करें, खाना खाना है दस्तरखान बिछा लीजिए, बिस्मिल्लाह पढ़ के खा लीजिए, जब भी खाना खाना तुम दस्तरखान बिछाना तुम, दीन मुश्किल नहीं है। बैतुल खला जा रहे हैं उल्टा पैर रख के जाइए, बैतुल खला से बाहर आ रहे हैं सीधा पैर रख के आइए, दुआ पढ़ लीजिए अल्लाहुम्मा इन्नी आऊज़ु बिका मिनल खुबूसी वल खबाइस। मगर बात वही है कि ये सब बातें अमल में कैसे आएंगी, ये सच्चों की सोहबतों से आती है। कुरान शरीफ के अंदर आता है ए ईमान वालों अल्लाह से डरो, अल्लाह से डर मुश्किल है, इसलिए फरमाया के वकूनु मा सादिकीन, सच्चों के साथ रह पड़ो। बहुत से लोगों से बात हुई है वो कहते हैं इंसान को अपने ऊपर कंट्रोल होना चाहिए, सोहबत की जरूरत नहीं है। बहुत से लोग बोलते हैं बस अपने ऊपर कंट्रोल होना चाहिए, मैं शराब नहीं पीता, मैं जिना नहीं करता हूं। बस भाई आप शराब नहीं पीते, जिना नहीं पढ़ते, ये बहुत मुबारक है, मैं तो ईमानदारी से काम करता हूं, मगर सिर्फ ये एक ईमानदारी काम नहीं है, फजर की नमाज जमात से है हमारी, हमारे घर में टेलीविजन तो नहीं चलता है क्या? हम लोग जो है जब सोयम होता है, 40वां होता है, तीजा होता है, शादी होती है, क्या उसमें हम सुन्नत के मुताबिक चलते हैं या सुन्नत के खिलाफ चल रहे होते हैं? एक आपके अंदर नेक अमल है माशाल्लाह इंशाल्लाह वही जन्नत में पहुंचा देगा, एक नेकी भी जन्नत में जाने के लिए काफी है मगर एक गुनाह भी जहन्नम में ले जाने के लिए काफी है। गुनाह को मामूली नहीं समझना चाहिए, अजी छोटा गुनाह है, हदीस में आता है छोटा गुनाह रोजाना किया जाए कबीरा बन जाता है। अब दाढ़ी को शेव करवाना या एक मुट्ठी से कम करना ये कबीरा गुनाह है, इसकी तरफ हमारी तवज्जो नहीं होती। बोलते हैं मौलवियों की बातें, एक मुट्ठी दाढ़ी रखना, देखें थोड़ी के नीचे से इधर से एक मुट्ठी रखना, इधर से एक मुट्ठी रखना, आवाज बहुत गूंज रही है इसलिए एक मुट्ठी यहां से रखना, वैसे आवाज जा ही रही है आप हजरात, एक मुट्ठी दाढ़ी यहां से रखना और एक मुट्ठी दाढ़ी यहां से रखना और ये दाढ़ी का छोटा सा बच्चा रखना चारों इमामों के नजदीक वाजिब है। अब जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के हम लोग नाम लेवा हैं, अगर दाढ़ी को शेव करवाएंगे कयामत के दिन हुजूर सल्लल्लाहु अलैहि वसल्लम पूछ लिया कि तुम्हें नाऊज़ बिल्लाह मेरी शक्ल में क्या ऐब नजर आया कि तुमने काफिरों की क्रिकेट प्लेयर्स की शक्लें बनाई, बीवी को खुश कर दिया, दफ्तर वालों को खानदान वालों को खुश कर दिया, और मेरी जैसी शक्ल क्यों नहीं बनाई, उस वक्त कोई जवाब दे सकता है? इसलिए इसमें किसी खानदान वालों की मुआशरे वालों की परवाह नहीं की जाएगी मगर उनसे बदतमीजी भी नहीं की जाएगी। हिम्मत करके दाढ़ी रख लेनी चाहिए। पाकिस्तान इस वक्त पूरी दुनिया में इस्लामी मुल्कत है, यहाँ जबरदस्त दीन का काम हो रहा है। अब यहाँ भी दाढ़ी को नहीं रखता ये अपने नफ्स की शरारत है, वो चाहता है कि मैं जाऊँ कुछ मजे भी लेते रहूँ। इसका मतलब है कि वो कौन से मजे हैं, वो गुनाहों के मजे हैं, गुनाह में मजा नहीं आता। कुरान और हदीस से साबित है जैसे ही इंसान गुनाह करता है दिल परेशान हो जाता है, थोड़ी देर का मजा होता है फिर परेशानी बेचैनी इंसान को हो जाती है, वो परेशानी बेचैनी की वजह अल्लाह ताला की नाफरमानी है। अब वो नाफरमानी से बचने की हिम्मत वही बात आती है कि सच्चों की सोहबतों से मिलती है। माशाल्लाह हमारे हजरत वाला के इतने खुलाफा और भी मशाइख माशाल्लाह हैदराबाद आ रहे हैं तो यहाँ एक माहौल बन रहा है, लोग माशाल्लाह सच्चों से ताल्लुक कायम कर रहे हैं, उनको पता चल रहा है कि सच्चे लोग कौन हैं और गलत लोग कौन हैं। गलत पीरी मुरीदी भी आम हो गई है, बस बकरे छतरे हजम शरीफ मुल्ला जीदा खदम शरीफ है, देगे चढ़ रही है, पुलाव बन रहे हैं, बिरयानियां बन रही हैं और इस्लाह की कोई फिक्र ही नहीं है। यानी बैत इसलिए होते हैं कि बस हम फलां बुजुर्ग से बैत हैं मशहूर हैं, भाई बैत तो है मां इस्लाह करवाते हैं हम लोग, बैत होने के बाद तो जिंदगी में तब्दीली आ जानी चाहिए। ऐसा थोड़ी होता कि पीर साहब से बैत हो गए, पीर साहब पिड्डी पे बिठा के सारे मुरीदों को ऊपर तक वो मुरीदों को बिठा के जन्नत में ले जाएगा, ऐसा नहीं होता, अमल तो खुद ही करना पड़ेगा। सच्चा जो शेख होता है वो सिर्फ रास्ता बता देता है, कुरान और हदीस का रास्ता, और मोहब्बत के साथ लेके चलता है। अगर देखिए इंसान अगर गाड़ी चलाता रहे, जब नई नई गाड़ी सीखी हो सीधी सीधी चला लेगा मगर जहां टर्न आएगा जहां कोई मसला आएगा तो किसी माहिर ड्राइवर की जरूरत होगी। अगर हम अकेले चलेंगे दीन पे चलना अकेले चल ही नहीं सकते। सहाबा कराम हुजूर सल्लल्लाहु अलैहि वसल्लम से पूछते थे, फिर जब नबी सल्लम का इंतकाल हो गया ताबईन फिर तबा ताबईन, इस तरह औलिया अल्लाह कयामत तक ये सिलसिला चलता रहेगा। बड़े बड़े उलमा ने अल्लाह वालों की जूतियां उठाई हैं, अकेले कोई चल रहा है तो मुझे समझ में नहीं आता हूँ कैसे चल रहा है, मुझे इतनी मुश्किल हो रही है। अल्लाह वालों से ताल्लुक के बाद भी हर वक्त मुझे मशवरे की जरूरत होती है क्योंकि जो बयान करता है ना मेरे शेख फरमाते हैं वो सबसे ज्यादा उसके ऊपर तलवारें लटकी होती हैं कि वो अपने आप को कहीं बड़ा ना समझ ले। तकब्बुर इतनी खतरनाक बीमारी है, जैसे चिल्ले लगाकर बयानात करके तकब्बुर सबसे आखिर में निकलता है अल्लाह वालों के, जो इतना बहुत मुश्किल से तकब्बुर निकलता है। हदीस में आता है तकब्बुर जिसके अंदर राई के बराबर होगा छोटा सा दाना होता है तो जन्नत की खुशबू भी नहीं पा सकता वो। आप बताइए हम लोग को अल्लाह वालों से ताल्लुक भी नहीं हमारा और हम समझ रहे हैं हमारे तकब्बुर नहीं है। ये अल्लाह वालों से ताल्लुक इस्लाह करवाना फर्ज है। कुरान शरीफ के अंदर आता है कि कद अफलाह मन ज़क्काहा, फलाह पा गए वो लोग जिन्होंने अपना तस्किया करवा लिया। आप हजरात समझ रहे हैं, और आसान उर्दू में बताऊं, मैं कोशिश करता हूं कि आसान उर्दू में बताऊं कि ठेले वाला भी समझ ले मगर ठेले वाले को हकी नहीं समझना चाहिए, अल्लाह ताला किसी का भी कोई अमल कबूल कर ले। तो यानी इस्लाह करवाना अपने नफ्स की इस्लाह करवाना जरूरी है, नफ्स को कंट्रोल कर ही नहीं सकता कोई शख्स। एक शेर सुनिएगा, मेरे शेख का शेर है अजीब, अपने खालिक पर फिदा हो और गैरुल्लाह को छोड़, दामने मुर्शिद पकड़ और नफ्स के रिश्ते को तोड़। सबसे बड़ा दुश्मन हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं नफ्स है, ये नफ्स हमें गुनाह करवाता है, बार बार उकसाता है। अल्लाह वालों की सोहबत से नफ्स की इस्लाह हो जाती है, फिर यही नफ्स नेकियों की तरफ रागिब करता है, चलो यार वो अल्लाह वालों की सोहबत में चलो, चलो चिल्ला लगाओ, चलो उन आलिम के पास जाके बैठ जाओ, इमाम साहब हजरत के पास जाके बैठ जाओ, वो नेक नेक इरादे दिल में डालता है। जब नफ्स की इस्लाह हो जाती है और इस्लाह नहीं होती तो मस्जिद तक तो अल्लाह वाला रहता है ना, चिल्ले में निकल गए अल्लाह वालों के पास चले गए जो नए नए लोग जुड़ते हैं, मगर जैसे ही वहां से फारिग होके आए अब नफ्स ने نفس کے ٹلٹلی مچتی ہے یار اتنے دنوں سے گناہوں سے بچ رہے ہیں آپ کچھ مزے بھی تو لینے چاہیے وہ مزہ ہے ہی نہیں فیس بک کے اندر یوٹیوب کے اندر آفس چلے گئے دفتر چلے گئے اللہ کو بھول گئے اپنے سارے تقریریں بھول گئے اور وہاں پہ ڈبلیو ڈبلیو لکھ کے انٹرنیٹ پہ بیٹھے ہوئے تصویریں دیکھ رہے ہیں کوئی دیکھ نہیں رہا جو کرتا ہے تو چھپ کے اہل جہاں سے کوئی دیکھتا ہے تجھے آسمان سے اور ورنہ چار مہینے پہ نکل جائیں تبلیغ کے اندر اور مگر اس کے بعد آنے کے بعد مرکز سے بھی مضبوط تعلق ہونا چاہیے اپنی مسجد میں مضبوط جڑنا چاہیے ورنہ پھر وہ بیٹری ڈاؤن ہونا شروع ہو جاتی ہے اس لیے لکھا ہے جب تبلیغی جماعت اس لیے بنائی گئی تھی تاکہ جب وہ ظاہر سی بات ہے چار مہینے پہ نکلے سال پہ نکلے پھر ان کا دل میں روشنی آ جاتی ہے ایک انسان اللہ کے رستے میں نکلتا ہے مگر مفتیان کرام سے پوچھ کے نکلنا چاہیے یعنی کہ بیوی بیمار ہے وہ حاملہ ہے اور اس کو چھوڑ کے نکل گئے آپ مفتی ثناء المومن صاحب سے تو پوچھے جا کے مسئلہ تو پوچھیے ماں باپ منع کر رہے ہیں اور جو ہے مفتی صاحب سے مشورہ کر لیجئے برائے کرم اس میں میں نے خود تبلیغی جماعت میں شروع میں تبلیغی جماعت میں ہی جوڑا دس دن لگائے پھر کراچی اجتماع میں کیا پھر وہاں سے جب پتہ چلا کہ کچھ اللہ والے بھی کوئی ہوتے ہیں کیا پھر حضرت والا اتنے بڑے اللہ والوں سے تعلق ہو گیا عارف باللہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ مجھ سے بہت سے دوست ہیں تبلیغی دوست بیت ہیں ایک عالم بھی ہے ماشاء اللہ سال پہ گئے ہیں اس طرح علماء کرام ہیں مشائخ ہیں وہ سب کو ضرورت ہے کسی اللہ والے کی تو جب علماء کو ضرورت ہے تو ہمیں کیوں نہیں ضرورت آہستہ آہستہ کر کے اصلاح کروائیں اللہ والوں کی شفقتوں سے ان کی نظروں سے ان کی برکتوں سے اور ان کی صحبت میں جانے سے بڑا گناہ چھوٹ جاتا ہے بہت سے لوگ یہ بولتے ہیں میں بھی سمجھتا تھا غلط فہمی ہے اگر میں ان سے جڑ گیا نا تو سارے مزے چھوٹ جائیں گے ٹی وی کا مزہ چھوٹ جائے گا گانوں کا مزہ چھوٹ جائے گا لڑکیوں کو دیکھنے کا مزہ چھوٹ جائے گا چھوڑنا نہیں پڑتا بلکہ خود بخود گناہ چھوٹنے لگتے ہیں نفرت ہونے لگتی ہے گناہوں سے دیکھیے حضور صلی اللہ علیہ وسلم فرماتے ہیں اللہم باعد بینی و بین خطایا کما باعدت بین المشرق والمغرب مناجات مقبول میں دعا ہے اے اللہ میرے اور گناہوں کے درمیان کالی کملی والی کا فرمان ہے کہ کالی کملی والے کا میرے اور گناہوں کے درمیان مشرق مغرب کا فاصلہ فرما دے یہ تو حضور صلی اللہ علیہ وسلم فرما رہے ہیں اب ہم مشرق مغرب کا کیا ہم تو گناہوں سے چپک گئے ہیں ہم سب کا یہی حال ہو گیا ہے جان بوجھ کے ایسا موبائل خریدا ہوا ہے ایک صاحب نے بتایا اینڈرائڈ موبائل بلیک بیری موبائل جو بھی موبائل ہے وہ کھل ہی نہیں سکتا جب تک گوگل میں اکاؤنٹ نہ بنائے یعنی پہلے نیٹ کنیکٹ کرنا پڑے گا انٹرنیٹ لگوانا پڑے گا پھر وہ موبائل چلتا ہے اب جیسے ہی موبائل نیٹ لگوا لیا اب باہر تو سب کو بیانات سنوا رہے ہیں خوب سن رہے ہیں مگر جب تنہائیوں میں جا رہے ہیں یار ذرا دیکھوں تو صحیح دنیا میں کیا ہو رہا ہے اور دنیا میں دیکھنے چکروں میں گندی گندی تصویریں موبائل کے اوپر آ رہی ہیں اور ہم بھی دیکھ اور سمجھتے ہیں اللہ تعالیٰ اب بے حیائی اتنی بڑھ گئی ہے کہ گناہ کو گناہ بھی نہیں سمجھتے میرے شیخ حضرت شاہ فیروز عبداللہ غور سے سنیے سوئیے مت میرے شیخ فرماتے ہیں کچھ باتیں جو ہے نظروں سے ملتی ہیں اگر آپ سو جائیں گے تو تیز والی توجہ آ جائے گی میرے شیخ فرمایا تھے مولانا یوسف لدھیانی شہید رحمت اللہ علیہ نے کتاب لکھی ہے قیامت کی نشانیاں اس میں ایک یہ نشانی رکھی ہے اس کو میں سن کے میں عجیب حالت ہو گئی کہ قرب قیامت میں گھر گھر جسم بیچنے والی عورتیں آ جائیں گی گھر گھر اب سب اس وقت کوئی سوچ سکتا تھا ایسا ہو سکتا ہے یعنی کوئی سوچ بھی نہیں سکتا تھا کہ اچھے اچھے گھروں میں کوئی ایسا کام ہوگا کہ جسم بیچنے والی گھر گھر آ جائے گی مگر آج دیکھ لیں موبائل کے اندر کیا ہے ہمارے میرے شیخ فرماتے ہیں اس زمانے میں دیکھنا کون کتنا اللہ والا اس کا موبائل چیک کر لو گندے گندے میسج بھرے ہوئے یوٹیوب کی فلمیں بھری ہوئی ہیں میموری کارڈ چینج ہو رہا ہے لڑکیوں سے باتیں ہو رہی ہیں دیندار پردے والی خواتین وہ لگی ہوئی ہیں چیٹنگ کر رہی ہیں فیس بک پہ اکاؤنٹ کھولا ہوا ہے داڑھی والے مرد فیس بک پہ اکاؤنٹ کھولا ہوا ہے اللہ کو ناراض داڑھی ہو یا نہیں ہو فیس بک پہ اکاؤنٹ کھولنا مفتی تقی عثمانی صاحب جو شیخ الاسلام ہیں میرے شیخ ان سے مل کر آئے دارالعلوم تشریف لے گئے تھے حضرت شاہ فیروز عبداللہ میمن صاحب دامرگات مالیہ دارالعلوم کراچی تشریف لے گئے حضرت مفتی عبدالرحمٰن سکھروی صاحب سے ملاقات ہوئی مفتی تقی عثمانی صاحب دامرگات مالیہ سے بنوئی ٹاؤن تشریف لے گئے وفاق المدارس کے صدر ڈاکٹر عبدالرزاق اسکندر صاحب دامرگات مالیہ 80 سال کے بزرگ ہیں ان سے ملاقات ہوئی اور اس کے بعد میرے شیخ مولانا سلیم اللہ خان صاحب جب ان کا انتقال ہونے سے ایک ہفتے پہلے تشریف لے گئے تھے حضرت ہمارے ان سے ملنے گئے ماشاءاللہ ان کا چہرہ حضرت والا سے آخر میں ملنا شروع ہو گیا تھا ان کے 90 سال قریب عمر اور یہاں سے ان کے ڈرپ لگی ہوئی تھی یہاں بھی وہ تھیلی لگی ہوئی تھی ویل چیئر پہ تھے اور حدیث شریف کا درس دے رہے تھے اس حالت میں بھی اللہ والے کیسے حدیث شریف کا درس دے رہے ہیں اور اللہ کے پاس چلے گئے حضرت مولانا سلیم اللہ خان صاحب رحمۃ اللہ علیہ ہو گئے اللہ والے جلدی جلدی اٹھتے چلے آ رہے ہیں اس فقیر ابھی حضرت نے فرمایا جوانی میں اللہ نے توفیق دی الحمدللہ اللہ والوں کی صحبت کی امی ابو مجھے بچپن سے مکہ شریف لے گئے تھے 6 مہینے کا تھا تو ہم بڑے بڑے علماء کی الحمدللہ اس فقیر کو توفیق ہوئی خدمت کرنے کی مفتی اعظم پاکستان مفتی رفیع عثمانی صاحب دونوں کا تو مالیہ تھا عمرے کی سعادت نصیب ہوئی اور بڑے بڑے علماء مشائخ کے ساتھ حضرت والا کے ساتھ 2 سفر ہوئے الحمدللہ ان سب کو دیکھا ان سب کی ایک استقامت دیکھی میں نے خاص طور پہ کہ جب وہ طواف کرتے ہیں جب وہ عمرہ کرتے ہیں عجیب کیفیت ہوتی ہے ان لوگ ہم لوگ تو بس یوں چکر لگا کر آ جاتے ہیں اور اللہ والے جب طواف کرتے ہیں مولانا یونس پٹیل صاحب رحمۃ اللہ علیہ نے دیوبند سے ٹاپ کیا تھا ان کا بھی انتقال ہو گیا میں اس وقت جدہ میں ہی تھا طواف کرنے کے بعد اپنے 200 مریدوں کے ساتھ تھے وہ 150-200 خاندان ان کی اہلیہ بھی ساتھ تھی ان کے بچے بھی دعا مانگ رہے تھے ان کو ہارٹ کی بیماری تھی جبکہ 60 سال کے قریب عمر تھی دل کے بیمار تھے دعا مانگ رہے تھے بیت اللہ کے سامنے اور دعا مانگ رہے تھے ہارٹ اٹیک ہوا کرسی پہ بیٹھے وہیں ان کا انتقال ہو گیا شیخ شرین نے جنازہ پڑھایا ان کا جو حرم شریف کے امام ہیں تو یہ سب اللہ والوں کو دیکھا کہ وہ جب بھی طواف کرتے ہیں نظر جھکا کے عورتوں سے بچ کر کوشش کرتے ہیں ایسے وقت میں اس وقت رش نہ ہو اپنے آپ کو بچاتے ہوں تو اور میرے شیخ یہ فرماتے تھے دیکھیے کوئی پریشانی کی بات نہیں ہے پہلا قدم بڑھائیں کامیابی تو کام سے ہوگی وہ میں آپ لوگوں کو یہ سب اس لیے بتا رہا ہوں کہ ہم بھی اللہ والے بن سکتے ہیں مایوس ہونے کی ضرورت نہیں ہے اللہ یجتبی الیہ من یشاء قرآن شریف میں آتا ہے اللہ تعالیٰ جس کو چاہیں اپنا بنا سکتے ہیں پریشان ہونے کی ضرورت نہیں ہے پہلا قدم یہ اٹھانا ہے کہ داڑھی رکھ لیجئے یعنی ہمت تو کریں یہ پہلا قدم ہے داڑھی رکھنا ایک مٹھی تینوں طرف سے رکھ لیں پھر نمازیں دیکھیں ہماری پانچ وقت کی جماعت سے ہو رہی ہے حضور صلی اللہ علیہ وسلم فرماتے ہیں دل چاہتا ہے میں لکڑیاں جمع کروں اور اس گھر کو آگ لگا دوں جو گھروں میں نماز پڑھتے ہیں اور جماعت کی نماز چھوڑ دیتے ہیں مسجدوں کی نماز چھوڑ دیتے ہیں پھر جب مسجد میں آ رہے ہیں وضو دھڑا دھڑ کر رہے ہیں کونی سوکھی رہ گئی بھائی مسئلے سیکھنے چاہیے یہ ٹخنا سوکھا رہ گیا ہمارا اور نماز کیسے پڑھ رہے ہیں نماز میں خیالات آ رہے ہیں حضرت امام صاحب سے آپ پوچھیں اتنے پرانے بزرگوں سے کے صحبت میں بیٹھنے والے ہیں کہ نماز میں کیسے مزہ آئے ہمیں نماز کیسے سنت کے مطابق ہم لوگ پڑھیں تاکہ پھر اب آج کل حج کے فارم جمع ہو رہے ہیں بہت سخت وعید ہے جس کے پاس پیسے ہوں 3 لاکھ کا شاید یا 4 لاکھ کا گورنمنٹ کا حج ہو رہا ہے مجھے یاد نہیں 3 لاکھ تک شاید ہے گورنمنٹ کا تو سستا ہے اگر کسی کے پاس اتنے پیسے ہیں اور عورت ہے تو اس کو محرم کا بھی خرچہ ہونا چاہیے اور وہ اپنے گھر بنانے میں لگا ہوا ہے بیٹی کی شادی میں لگا ہوا ہے اور سال حج نہیں کرتا تو بہت خطرناک وعید ہے حج کرنا اب فرض ہو گیا اب حج نہیں کر رہے زکات فرض ہے زکات نہیں دے رہے یہ سب مگر بات وہی ہے دل ازل سے تھا کوئی آج کا شیدائی ہے تھی جو ایک چوٹ پرانی وہ ابھر آئی ہے اللہ کی محبت کی چوٹ ہمارے سینوں میں لگی ہے اللہ والوں کی صحبت سے ابھر آتی ہے ایک بات ہے خاص بتا رہا ہوں پہلے بھی عرض کی تھی اللہ والے ایک ان سے لوگ کیوں محبت کرتے ہیں اللہ والے اپنے آپ کو کتے اور سور سے بھی کمتر سمجھ رہے ہوتے ہیں کافروں سے بھی کمتر سمجھ رہے ہوتے ہیں اس لیے لوگ ان سے بڑی محبت کرتے ہیں عام کلین شیو بھی ہوتا ہے وہ اللہ والوں کے قریب آ جاتا ہے وہ ہنستے رہتے ہیں مسکراتے ہیں ان کو نصیحت تو کر دیتے ہیں مگر ان کو حقیقی نہیں سمجھ رہے ہوتے ابھی میرے شیخ کے پاس 13 لڑکے نوجوان ماشاء اللہ پرسوں آئے ہوئے تھے وہی ٹائٹ جینس کی پینٹ پہنے ہوئے کلین شیو اور آ رہے تھے مجلس میں آنے لگے ماشاء اللہ 1-2-3 نوجوانوں نے گانے ڈیلیٹ کر دیے داڑھی رکھ لی کیونکہ اللہ والے کسی کو حقیقی نہیں سمجھ رہے ہوتے کیونکہ ظاہر سی بات ہے حسینوں سے جسے پالا پڑا ہے اسے بس سنکھیاں کھانا پڑا ہے جو لڑکیوں کے چکروں میں رہے گا زہر خودکشی کے خیالات آئیں گے اور جو اللہ والا بن جائے گا نیک بن جائے گا اس سے کتنے لوگ اللہ والے بنیں گے اس کی زندگی میں انقلاب آ جائے گا خوشبودار ایمان اللہ اس کو دیں گے جو نظر بچا لیتا ہے اللہ تعالیٰ اس کو خوشبودار ایمان دیتے ہیں میں نے جب پردہ شروع کیا چچی سے پردہ ہے ممانی سے پردہ ہے میں نے جب چچی سے پردہ شروع کیا حیدرآباد میں میرا ہزاروں کا خاندان ہے شہر میں لطیف آباد میں اس لیے میں دادا بھی میرے ابھی حیات ہیں 90 سال کی عمر ہے دادا کی میرے 90 سال کے نانا کی عمر ہے 6 نمبر میں رہتے ہیں نہیں دادا نانا اللہ ان کی عمر میں برکت دے تو میرا پورے خاندان خلاف ہو گیا تم کیسے مولوی آ گئے تم چچی سے بھی پردہ کرتے ہو ممانی سے بھی یہ شریعت نے پردہ کیا ہے مجھے پہلے ہمت نہیں ہوتی تھی پر حضرت والا ہی صحبت میں جانے لگا اللہ والوں کی صحبت میں جانے لگا تو ہمت ہوئی اب انہوں نے میرا مذاق اڑانا شروع کر دیا یہ تم کیسے مولوی چچی سے بھی پردہ کر رہے ہو ممانی سے بھی پردہ ہے خالہ کی لڑکیاں تایا کی لڑکیاں چچا کی لڑکیاں ماموں کی لڑکیاں ان سے پردہ رکھا ہے شریعت نے اور اسی طرح بھابھی سے پردہ ہے سالی سے بھی پردہ ہے بیوی کی بہن بول دیں سالی آدھی گھر والی اب یہ کتنا مشکل ہے جتنے ہم بیٹھے ہوئے ہیں گھر والوں سے پتہ چلایا جائے بولیں گے نہیں ہمارے شوہر تو بھابھی سے پردہ نہیں کرتے یہ اس وجہ سے اللہ والے نہیں بن رہے ہم لوگ اور بھابھی سے پردہ کرنا فرض ہے اور جب پتہ چلایا جائے نہیں ہمارے گھر میں ٹیلی ویژن بھی چل رہا ہے تو سکون کیسے ملے گا موبائل پہ انٹرنیٹ بھی چل رہا ہے تو سکون کیسے ملے گا اس لیے اگر اللہ والوں سے نہیں دل کی دوا پاتا بہت مشکل تھا اپنے نفس سرکش کو دبا پاتا نفس تو کہے گا اس کے منہ مگر مجھ کی طرح نفس منہ کھولا رہتا ہے یار یہ گناہ کر لو ایک اور گناہ کر لو ابھی تو عمر ہے ابھی موت کا کچھ بھروسہ ہے کہ جبرائیل علیہ السلام نے مجھے اور آپ کو سرٹیفکیٹ دیا ہوا ہے کہ ہم 60 سال کی عمر میں موت آئے گی کسی وقت بھی موت آ سکتی ہے آج کل تو ایمرجنسی ویزے آ رہے ہیں نہ جانے بلا لے میرے شیخ شیر پڑھتے تھے نہ جانے بلا لے پیا کس گھڑی تو رہ جائے تختی کھڑی کی کھڑی کبھی بھی موت آ سکتی ہے اس لیے گناہ میں اتنی زندگی گزارنا اچھی بات نہیں ہے اب جو گناہ میں گزر گئی زندگی گزر گئی سچی توبہ کر لیں چار شرطوں کے ساتھ بیٹھے بیٹھے ہو جائیں اس گناہ سے الگ ہو جائیں داڑھی شیف کروانے سے الگ ہو جائیں نماز چھوڑنے سے الگ ہو جائیں ٹی وی گانے سننے سے الگ ہو جائیں دل میں ندامت طاری ہو پکا ارادہ کریں اب گناہ نہیں کرنا ہے اور کسی کا حق مارا ہے تو حق ادا کریں دیکھیے دین میں مشقت تو ہوگی ایسا نہیں کہ بیٹھے بیٹھے دین مل جائے والذین جاہدوا فینا جو اللہ کے رستے میں مجاہدہ کرتا ہے اس کی چار تفسیریں ہیں پہلی تفسیر جو اللہ کے فرض واجب سنت موقع ادا کرنے مجاہدہ کرتا ہے آج کل فجر کی نماز پیچھے ہوتی جا رہی ہے نا چھ بج گئے پھر پانچ پچپن پہ ہو جائے گی اب مجاہدہ ہوتا جائے بڑھتا جائے گا رات کو عشاء دیر سے ہو رہی ہے فجر جلدی ہو رہی ہے تو ہم نیند سونے کو نہیں ملتی دفتر کے لیے اٹھ جائیں گے کاروبار کے لیے اٹھ جائیں گے فجر کے لیے ہم لوگوں کو سستی آتی ہے شیطان سستی دکھاتا ہے یہ شیطان کی چال ہوتی ہے ابے یار سوتے رہو ابھی تو آدھا گھنٹہ ہے ابے یار سوتے رہو دس منٹ باقی ہیں تو دس منٹ نماز فجر میں آدھے گھنٹے پہلے اٹھنا چاہیے تاکہ غسل واجب ہو تو غسل کر سکیں اہتمام کے ساتھ فجر میں یہاں مسجد میں پہنچ سکیں فجر کی نماز جو چھوڑ دے گا شیطان منہ میں پیشاب کر دے گا پھر کیسے اچھا دن گزرے گا آپ بتائیے جس کے منہ میں شیطان پیشاب کر دے وہ امام صاحب سے پوچھ لیجئے گا اس کا دن اچھا گزر سکتا ہے پھر بولتے ہیں نحوست ہے ارے نحوست تو گناہ ہے اور مگر یہ نحوست ختم ہو سکتی ہے اگر سچی توبہ کر لیں ابھی بیٹھے بیٹھے توبہ کر لیں اللہ تعالیٰ ساری برائیوں کو میں بھی کر لوں ساری برائیوں کو اللہ نیکیوں سے بدل دیں ایسے پیارے اللہ تعالیٰ ابھی ارادہ کر لیجئے اگر داڑھی کے رکھ لینے سے چہرہ بد نما لگتا تو داڑھی میرے سرکار صلی اللہ علیہ وسلم کی سنت نہیں ہوتی اچھا ایک بات اور عرض کرنی تھی کیونکہ میرا جگہ جگہ بیان ہوتے ہیں حیدرآباد میں کچھ لوگوں کو باتیں عجیب سی لگتی ہیں اور بولتے ہم نے پہلی دفعہ سنی اور بہت سے لوگ بولتے ہیں ممبر سے یہ بات بیان کر دی اصل میں بہت عرصے سے اللہ والوں کی صحبت میں بیٹھ رہا ہوں اب جو ان پٹ ہو رہا ہے وہی آؤٹ پٹ نکلے گا نا وہ حضرت والا کی آئی سی یو کی باتیں کئی بار وہاں ممبر سے نکل جاتی ہیں میں کوشش کرتا ہوں کہ ذرا کنٹرول کر کے بیان کروں آئی سی یو کا مطلب کیا ہے بد نظری آنکھوں کا زنا ہے یہ تو اس میں کوئی بھائی ہمارے گھروں میں تصویریں آ رہی ہیں چل رہی ہیں چھوٹے چھوٹے بچے گندی تصویریں دیکھ رہے ہیں اب انسان حضرت والا کا شعر ہے میں تھک جاتا ہوں اپنی داستان درد سے اختر مگر میں کیا کروں چپ بھی نہیں مجھ سے رہا جاتا الحمدللہ اتنے عرصے سے اللہ والوں کی صحبت میں بیٹھ رہا ہوں روزانہ بیٹھ رہا ہوں 2004 سے اللہ تعالیٰ کی توفیق ہو رہی ہے اللہ تعالیٰ کا بہت بڑا انعام ہے الحمدللہ پھر حضرت والا کا انتقال ہو گیا تو حضرت سید عشاء جمیل میر صاحب رحمۃ اللہ کی صحبت میں بیٹھتا تھا جو حضرت والا کے 46 سال کے خادم خاص تھے 2.5 سال کے بعد حضرت ابوبکر صدیق رضی اللہ عنہ کا بھی 2.5 سال کے بعد انتقال ہوا تھا تو حضرت میر صاحب رحمۃ اللہ کا انتقال ہو گیا جنہوں نے کتابیں لکھی ہیں حضرت والے کتابیں تو آپ سب کے پاس ہوں گی پوری دنیا میں جو کتابیں پھیل رہی ہیں سید عشاء جمیل میر صاحب رحمۃ اللہ نے لکھی ہیں جو حضرت والا کے 46 سال کے خادم خاص تھے ان کا بھی انتقال ہو گیا اب ان کے انتقال کے بعد حضرت شاہ فیروز عبداللہ مہمن صاحب دامر کا تم عالیہ سے بیت ہوئے تو میں یہ عرض کر رہا تھا کوئی بات بتا رہا تھا آپ لوگوں کو یاد ہے جی آئی سی یو جی جی آئی سی یو ہاں آئی سی یو کی باتیں جی الحمدللہ تو میں عرض کر رہا تھا ہاں یہ بات بتا تھا کبھی کبھار میں بھی اس طرح جب اللہ تعالیٰ توفیق دے رہا ہے اس مسجد میں بیان کرنے کی میں بھی اس طرح آپ حضرات کی طرح بیان میں بہت بیٹھا ہوں تو کبھی کبھار کچھ باتیں سمجھ میں نہیں آتی ہاں یہ بتایا تھا مشائخ خلفائے کرام آتے رہتے ہیں اللہ والوں کی کچھ باتیں سمجھ میں نہیں آتی تو اعتراض نہیں کرنا چاہیے بہتان نہیں لگانا چاہیے غیبت نہیں کرنی چاہیے مفتیان کرام کے پاس جا کے پوچھ لیں اگر اور سچا جو اللہ والا ہوتا ہے پھر ان کو آپ فون کر کے بتا دیں آپ نے یہ بات کی تھی تو وہ مفتی صاحب سے مشورہ کریں گے اگر مفتی صاحب کہیں گے غلط تھی تو ممبر سے اعلان کر دیں گے ہاں بھائی یہ بات غلط تھی اللہ والے شرماتے نہیں ہیں ان کے غلام بھی شرماتے نہیں ہاں یہ بات غلط تھی میں توبہ کر لیتا ہوں اس میں کیوں مشکل ہے کیا من تواضع للہ رفعہ اللہ جو تواضع اختیار کرتا ہے اللہ تعالیٰ اس کو بلندی عطا فرماتا ہے اس لیے کسی اللہ والے ان کے خادموں پہ کوئی بات سمجھ میں نہ آئے تو بہتان نہیں لگانا چاہیے غیبت نہیں ویسے ہی عام انسان کی منع ہے حدیث میں آتا ہے جو اللہ والوں سے دشمنی رکھتا ہے من عاد علی ولی فقط آزنتہ بالحرب اللہ کا اعلان جنگ ہے ہمارے اعمال تو کچھ ہے نہیں اور ہم اللہ والوں کی بات تقریروں پہ اعتراض کرتے ہیں اور بہتان لگاتے ہیں غیبت کرتے ہیں ایسا نہیں کرنا چاہیے غیبت اور میرے شیخ غیبت اور اعتراض اور بدگمانی وہی شخص کرتا ہے جو تکبر کا مریض ہوتا ہے جو یعنی جس کے پاس علم کی کمی ہوتی ہے یا جو شخص ٹی وی کا غلام میڈیا کا غلام ہوتا ہے وہی یہ سب باتیں کرتا ہے کیونکہ ٹی وی میں غلط باتیں بتائی جا رہی ہیں کہ عورت کے چہرے کا پردہ نہیں ہے داڑھی بھی ایک مٹھی سے کم کر لو کوئی مسئلہ نہیں پینٹ شرٹ پہن لو ٹائی لگا لو کوئی مسئلہ نہیں میڈیا سے دین نہیں آئے گا دین تو اللہ والوں کے سینوں سے منتقل ہوگا آپ حضرات سمجھ رہے ہیں اب بس دو تین باتیں بتا کے میں بھی ختم کرتا ہوں ہم لوگ صبح سے اٹھے ارادہ تھا کہ ہم 7 بجے وہاں سے نکلیں گے پہنچ جائیں گے करते करते 9:30 बज गए यहां पहुंचते हुए 12:30 बज गए फिर एक मस्जिद में हम लोग قیام किया हमारा इरादा थोड़ा आराम करके आएंगे थोड़ी हिम्मत भी थोड़ी कमजोरी हो गई आजकल जवानी में ही कमजोरियां आती हैं आजकल कमजोरी का जमाना चल रहा है के अल्लाह ताला मुझे भी और आप सबको हम सबको सेहत कामिला आजला मुस्तमरा अता फरमाए सेहत बहुत बड़ी नेमत है हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने मांगा है اللهم اني اسالك الصحه ए अल्लाह मैं आपसे सेहत का सवाल करता हूं अच्छा एक बात और बता दूं मेरे शेख ने ये बात अजीब मैं भी ये समझता था अगर मैं हम अल्लाह वाले बन गए तो हमारी चाय छूट जाएगी दूध पत्ती की चाय छूट जाएगी चिकन टिक्का छूट जाएगा कस्टर्ड छूट जाएगा बर्गर छूट जाएगा पिज्जा छूट जाएगा और ये दुनिया की लज्जतें छूट जाएंगी ऐसा नहीं होता मेरे शेख फरमाते हैं खूब बकरी का दूध पियो सर पे तेल लगाओ अच्छी غذا खाओ कोई मसला नहीं है सिर्फ गुनाह करना मना है अल्लाह की जायज की हुई चीजों को कौन हराम करता है 7 अप पियो पी सकते हैं जायज है मुफ्तियान ने कराम को बड़े-बड़े उलमा को देखा माशाल्लाह जो एहतियात करते हैं ठीक है मगर गले की वजह से किसी वजह से मगर यहूदियों की चीजें इस्तेमाल कर सकते हैं मेरे शेख फरमाते हैं आप बताइए आप जहाज पे सफर मत करें जहाज भी तो अमेरिका ने बनाया है हजरत फरमाते हैं कि चीजें वो बनाएंगे इस्तेमाल हम लोग करेंगे तस्बीह चाइना बनाता है अल्लाह अल्लाह हम लोग करते हैं यहूदियों से तिजारत जायज है हजरत थानवी रहमतुल्लाह फरमाते हैं मुजद्दिद 100 साल में एक दफा पैदा होता है मुजद्दिद जो है और फजाइल कुरान में भी लिखा हुआ है मुजद्दिद मिल्लत मौलाना शाह अशरफ अली साहब थानवी रहमतुल्लाह का नाम लिखा हुआ है हदीस में आता है बाकायदा भेजा जाता है मुजद्दिद हकीमुल उम्मत मौलाना शाह अशरफ अली साहब थानवी रहमतुल्लाह मुजद्दिद जमानत मुजद्दिद मिल्लत थे उनकी उनके करीब ترین रहने वाले मौलाना शाह अब्दुल गनी फूलपुरी रहमतुल्लाह अलैह थे और हजरत वाला ने उनकी सोबत उठाई और ये फकीर उनका खादिम है अल्हम्दुलिल्लाह इतनी करीबी निस्बत है वो फरमाते थे कि यहूदियों से काफिरों से जो है तिजारत जायज मगर मामला जायज मवालात हराम मोहब्बत हराम है आज हमारा उल्टा कारोबार के खिलाफ हम कारोबार नहीं करेंगे और मोहब्बत कर रहे हैं कैसे दाढ़ी शेव करवा के यहूदियों के तरीके पे चल रहे हैं उन जैसा लिबास शादियों में उन जैसी वैलेंटाइन डे मन रहा है और कौन-कौन से डे मना रहे हैं उनके तरीके पे तैयार कर रहे हैं और उनके साथ मामलात पे पाबंदी लगा रहे हैं मामलात जायज हैं और यहूदियों से मोहब्बत हराम है उनके तरीके पे नहीं चलना हां गवर्नमेंट लेवल पे कोई करे तो अच्छा है उनका तरक्की तो मुसलमानों के मगर असल मुसलमानों की तरक्की ये है हजरत थानवी रहमतुल्लाह फरमाते हैं कि सब मुसलमान जो है अल्लाह नेक बन जाएं फरमाते हैं अगर दो काम कर ले मुसलमान एक मुट्ठी दाढ़ी रख ले दो काम एक मुट्ठी दाढ़ी तीनों तरफ से सारे मुसलमान रख ले सारे मुसलमान और पांचों की नमाज पढ़ ले तो जो इस्लाम दुश्मन है उनका वहीं पेशाब निकल जाएगा ये सारे लोग दाढ़ी वाले आ रहे हैं लोग आज डरते हैं ना दाढ़ी वालों से दाढ़ी रखने से अल्लाह की मोहब्बत गाढ़ी हो जाती है दाढ़ी रखने से अल्लाह की मोहब्बत और एक मुट्ठी हो एक मुट्ठी से कम करना भी जायज नहीं है हिम्मत करके रख ले ऐसे बीवी की बात ही मानी जाएगी बीवी की बात बीवी अल्लाह ने दी है ना बीवी अगर खिलाफ शरीयत बात कहती है साहब आपकी दाढ़ी अच्छी नहीं लगती मुझे चुभती है और फला वाला बातें करती है तो उससे बोल दो मैंने आपको दिखाने की दाढ़ी नहीं रखी है मैंने हुजूर सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में दाढ़ी रखी है इस मामले में अर-रिजालु कवामूना अला निसा मर्द को औरत पर हाकिम बनाया है शरीयत के मामले में मगर जहां वो कहे डाइट 7 अप ला दो तो आशिरुहुन बिल मारूफ बीवियों के साथ अच्छे اخلاق से पेश आइए कामिल ईमान वाला वो है जिसके اخلاق अच्छे हैं उसमें बेहतरीन वो है जो अपनी बीवी के साथ अच्छा है जो आजकल हमारे घर वालों के साथ इतने बुरे اخلاق हैं मेरे शेख फरमाते थे जिसकी बीवी बूढ़ी हो गई उसको तो और उसको बोलना चाहिए ऐ मेरी बुढ़िया शक्कर की पुड़िया वाहरी मेरी गुड़िया और उसके साथ और ज्यादा मोहब्बत रहमत का मामला करना चाहिए बीवियों को सताने वाला उन पे जुल्म करने वाला गुस्सा करने वाला ये वली नहीं हो सकता आम इंसानों पे गुस्सा करने वाला वली नहीं हो सकता क्योंकि रहमाओ बैन हुकुम को हुक्म है कि मोमिन के साथ रहम वाला मामला करें जिसको आज देखिए मेरे शेख फरमाते हैं सेल्स टैक्स वालों की उनकी तो जूतियां चाटते हैं और अल्लाह वालों की कोई जूतियां उठा लेता है बोलते हैं आप इनकी जूतियां उठा रहे हैं ये तो बकायदा सुन्नत है सहाबा है सहाबा کرام हुजूर सल्लल्लाहु अलैहि वसल्लम एक सहाबी है अब्दुल्लाह इब्ने मसूद रजी अल्लाह अन्हु غالबा वो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के नालेन मुबारक अपने जूतों में उठाते थे तो मशाइख जो होते हैं वो अंबिया के वारिस होते हैं उलमाए کرام अंबिया के वारिस होते हैं शागिर्दीन शागिर्द मुरीदीन उनके जूते उठाते हैं तो اعتراض नहीं करना चाहिए बहरहाल बात कहीं और चली जाएगी बातें तो बहुत सारी आ रही हैं बस मुख्तसर करके खत्म करता हूं ब्रेक लगाते लगाते टाइम लगता है कब से कह रहा हूं एक एक तो एक मुट्ठी दाढ़ी रखना ये मुसलमान की जाहिर है मेरा जाहिर सवर जाए इलाही मेरे बातिन की ظلمت दूर कर दे एक मुट्ठी दाढ़ी रख ले मूंछें बारीक कर ले मूंछों में इज्जत नहीं है सुन्नत के अंदर इज्जत है हदीस में आता है जो लंबी लंबी मूंछें रखेगा हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं मेरी शफाअत से महरूम रहेगा हौज़े कौसर पर नहीं आने दिया जाएगा मुनकर नकीर सख्त अज़ाब लेंगे कब्र में दर्दनाक अज़ाब होगा ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम का फरमान है भाईजान मेरे इसकी मूंछें बारीक करा लें कैंची से मशीन से. इज्जत सुन्नत के अंदर है, मूंछों में इज्जत नहीं है. बहुत सी जगह ये बातें बताई बाद में जो नए नए जो लोग बयान सुनते हैं बाहर जाके हंसते हैं कैसी बातें कर रहे थे. हंस लीजिए भाई, मैंने खुद ऐसी जगह पहली दफा सुनी थी क्योंकि अक्सर ये बयान करना मुश्किल होता है कमेटी के खौफ से. दाढ़ी का मसला यहां से तो माशाल्लाह होती होंगी, जहां बिल्कुल कमेटी के जो गुलाम होते हैं वो बोलते हैं दाढ़ी का मसला बयान किया तो हमें मस्जिद से निकाल देंगे. हक बात थोड़ी, हक बात बताने में शर्माना नहीं चाहिए. ये इसी वजह से हमें सुकून नहीं मिल रहा. इतना कबीरा गुना दाढ़ी को शेफ करवा रहे हैं, सुकून कैसे मिलेगा? क्योंकि 24 घंटे का गुना है, हर वक्त ये गुना चिपका हुआ है, रोजे मुबारक पे हाजिर है, रो रहा है तो गुनाहगार लिखा जा रहा है, तवाफ कर रहे हैं तो गुनहगार लिखा जा रहा है. इतना कबीरा गुना कर रहे हैं तो सुकून कैसे मिलेगा? हकीर नहीं समझना किसी, आप लोग कोई क्लीन शेव है उसको हकीर थोड़ी समझना. बता रहा हूँ कि मेरे भाई ये कबीरा गुना है, इसे तौबा करनी चाहिए. उनको मत देखें दाढ़ी रख के गुना भी करते हैं, उनको देखें जो दाढ़ी रख के अच्छे अखलाक से रहते हैं. उनको देखें ना, सच्चे अल्लाह वालों को देखें जो दाढ़ी रख के हर वक्त गुस्सा करते हैं, पिटाइयां करते हैं, माँ बाप से बदतमीजी कर लेते हैं, जबकि हुक्म है वालिदैन से हुफ भी ना करो. बहरहाल तन्हा ना चल सकेंगे मोहब्बत की राह में, अल्लाह का रास्ता पूरा मोहब्बत का रास्ता है. तन्हा ना चल सकेंगे मोहब्बत की राह में. मौलाना शाह मोहम्मद अहमद साहब फरमाते थे मैं चल रहा हूँ आप मेरे साथ आइए, अल्लाह वाले चल रहे हैं उनके साथ हो जाइए. एक मसला और बता देता हूँ वो बहुत जरूरी, टखनों का मसला है. ये गुनाह तो इतना आम हो गया है इसको गुनाह ही नहीं समझते. बस ये खत्म कर रहा हूँ. बुखारी शरीफ में आता है मा असफला मिनल कहाबैन मिनल इजारी फिन्नार, ऊपर से जो लिबास आ रहा है उससे टखना छुपेगा वो जहन्नम की आग में जलेगा. इस पे बहुत सारी हदीस शरीफ हैं. एक सहाबी आए या रसूलुल्लाह मुझे टखना छुपाने की इजाजत दे दीजिए, मेरी पिंडलियां सूख गई हैं. फरमाया कि आपकी जो पिंडलियां सूख गई हैं ये बीमारी जो है ये अल्लाह की तरफ से है. टखने छुपाना ये आपका ये मुनकर हो जाएगा, गुनाह हो जाएगा. और अल्लाह ताला को टखने छुपाने वालों से अल्लाह ताला मोहब्बत नहीं फरमाते. इन्नल्लाह ला युहिब्बुल मुसबिलीन, टखने छुपाने वालों से अल्लाह ताला मोहब्बत नहीं फरमाते. हुक्म क्या है कि जब खड़े हों चल रहे हों शलवार से पैंट से भले दफ्तर जा रहे हों. बहुत से लोग माशाल्लाह दीन के काम भी कर रहे हैं मगर बहुत अफसोस होता है कि जब दफ्तर जाते हैं बड़ी बड़ी मीटिंगों में जाते हैं उस वक्त पैंट से टखना छुपा रहे होते हैं. क्या दफ्तर के अंदर अल्लाह नहीं होता हमारा? उस वक्त मीटिंगों में जा रहे हैं क्लिफ्टन वालों से मिलने जा रहे हैं टखने छुपा रहे हैं उस वक्त. भाई उस वक्त पैंट कटवा दीजिए, भले बॉस कुछ भी कहे खानदान वाले कुछ भी कहें, हुजूर सल्लल्लाहु अलैहि वसल्लम का फरमान है जब खड़े हो चल रहे हो 24 घंटे मर्दों के टखने खुले रहने चाहिए. अगर सिर्फ नमाज का हुक्म नहीं है, जब खड़े हो चल रहे हो और अगर मोजे से छुप जाए कोई बात नहीं, मोजा चाहे गर्दन तक सिलवा लीजिए. औरतें आजकल मुल्ला का सिलवार सिलवा रही हैं. इसलिए मेरे भाइयों दोस्तों टखने मत छुपाएं. हमारे ऊपर जो परेशानियां आ रही हैं गुनाहों की वजह से आ रही हैं और जब मुनकरात पे बोलने वाले कम हो जाएंगे तो इंतजार करना चाहिए सुर्ख आंधियों का. दुआएं कबूल नहीं होंगी, नेकियों का तो बताया जाएगा मगर गुनाहों से बचने का नहीं बताया जाएगा तो किसी की दुआएं कबूल नहीं होंगी. फिर अजाब इज्तिमाई आएगा, उसमें अल्लाह वाले भी इस दुनिया से चले जाएंगे मगर उनको फिर बख्श दिया जाएगा. इसलिए मुनकरात पे हम एक दूसरे भाइयों को आहिस्ता से मोहब्बत के साथ बताते जरूर रहना चाहिए कि भाई टखने छुपाना गुनाह कबीरा है. हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं वो हिस्सा जहन्नम की आग में जलेगा, बुखारी शरीफ में आता है. इसलिए 24 घंटे हर वक्त मर्दों के टखने खुले रहने चाहिए. अगर बैठे हों लेटे हों टखने छुप जाए कोई बात नहीं है. हज़रत अबू बकर सिद्दीक रज़ियल्लाहु के लिए हुक्म हुआ था कि वो तकब्बुर से पाक हैं और हमारे लिए कोई हुक्म नहीं है कि हम तकब्बुर से पाक हैं. बहुत से लोगों का जैसा पेट नबी हदबू का सिद्दीक रज़ियल्लाहु का पेट थोड़ा निकला हुआ था, उनका इजार उनकी शलवार नीचे चली जाती थी तो फौरन ऊपर फरमा लेते थे. उनको हुक्म हुआ कि आप तकब्बुर से पाक हैं, हदबू का सिद्दीक रज़ियल्लाहु के लिए हुक्म हुआ है. हम लोगों को तो हुक्म थोड़ी है, हम लोगों के लिए कोई वही थोड़ी आई कि हम तकब्बुर से पाक हैं. जो टखने छुपा रहा है वो तकब्बुर ही है उसके अंदर कि हक बात तो कबूल नहीं करता वो. अब बताइए जब तकब्बुर वाला हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं जन्नत की खुशबू भी नहीं पाएगा, इसकी फिक्र करनी चाहिए. ये बातों से काम नहीं बनने वाला. मुसलमानों उठो बहरे अमल तैयार हो जाओ, नहीं ये वक्त गफलत का बस अब बेदार हो जाओ. बहुत सोए बस अब जागो और जगाओ, मतलब अब गुनाहों गफलत का कैंसर खत्म करना चाहिए. अब दो तीन शेर सुना देता हूँ. यूं तो दुनिया देखने में किस कदर खुश रंग थी, कब्र में जाते ही दुनिया की हकीकत खुल गई. और जो लोग पैसे जिनके कम हैं, बहुत से लोग आज कल बेरोजगारी बढ़ गई है, बहुत से लोग अच्छी अच्छी गाड़ियां देख के मुंह खुलाया कहती अच्छी गाड़ी है यार वो, तो कौन सी GLI में जा रहे हैं फला में जा रहे हैं, اور بہت سے اللہ والوں پہ اعتراض کرتے ہیں اچھی گاڑیوں میں گھوم رہے ہیں اس کا جواب میں بہت سی مسجدوں میں دے چکا ہوں ابھی اس کا وقت نہیں ہے میں بتا رہا ہوں کبھی بھی دنیا داروں کو دیکھ کے للچانا نہیں چاہیے اصل اس گاڑی کے اندر کون بیٹھا ہوا ہے ایک مرد بیٹھا ہوا ہے یا عورت بیٹھی ہوئی ہوگی دیکھنا بھی نہیں چاہیے کہ مرد ہے یا عورت تو بات پھر کہیں اور چلی آئے گی مرد بیٹھا ہے اگر وہ اللہ والا ہے سکون حاصل ہے تو ٹھیک ہے ورنہ حضرت والا کا شعر ہے بہت خوش کہ بہت خوش نما ہے یہ بنگلے تمہارے یہ گملوں کے جھرمٹ یہ رنگی نظارے ارے جی رہے ہو یہ کس کے سہارے کہ مرنے سے ہو جائیں گے سب کنارے اگر قرب جانے بہارا نہیں ہے یہ ننگے خزاں ہیں گلستہ نہیں ہے اللہ سے تعلق نہیں ہے بڑا بڑا حاضر من فضلی ربی لکھوایا ہوا ہے اور بڑا سا بنگلہ ہے حویلی بنی ہوئی ہے بہت بڑی اندر کیا چل رہا ہے اندر تو ہر کوئی انٹرنیٹ پہ موبائل پہ گندی تصویریں دیکھ رہا ہے بیوی اپنی تصویریں دیکھ رہی ہے شوہر اپنی اور نانا نانی دادا پر نانا اور پر نانا بلکہ نگر دادا بن گئے آج کل اور پھر بھی وہ گندی تصویریں دیکھ رہے ہیں موبائل کے پر ہم بھی تو ذرا بات کریں اپنے بیٹے سے امریکہ کے اندر اور وہاں بات بھی کر رہے ہیں گندی گندی تصویریں بھی نہیں اور احساس بھی نہیں ہے احساس بھی نہیں ہوتا اس بات کا تو سکون اس شخص کو ہے جو بھلے چٹائیوں پہ ہوتا ہو اور دین جو ہے چٹائیوں میں بیٹھنے والے کو بھی سکون مل سکتا ہے اگر وہ شریعت پہ چلے اور اسی طرح بادشاہ کو بھی سکون مل سکتا ہے بڑی پوسٹوں والوں کو بھی دین جو ہے انجینئر ڈاکٹر بننے سے پیسے زیادہ کمانے سے منع نہیں کرتا یہ بات بھی یاد رکھیے گا میرے شیخ فرماتے ہیں آسمان پہ جھولو ماں خدا کو مت بھولو اب اس زمانے میں سفیان ثوری رحمتہ اللہ فرماتے تھے تابعی تھے اگر جس مولوی کے پاس اگر پیسے نہیں ہوں گے تو دنیا دار لوگ ان کو اپنے ناک پوچھنے کا رومال بنا لیں گے اس لیے حضرت والا فرماتے تھے جو لوگ علم دین حاصل کر رہے ہیں مشائخ ہیں دین کے کاموں میں لگے ہوئے ہیں ان کو چاہیے کچھ پیسہ بچا کے رکھیں ورنہ پیسوں کی وجہ سے اللہ نہ کرے پھر گناہ میں ملوث ہو جائیں گے وہ مگر اللہ والوں کی صحبت ملی ہوتی ہے تو ماشاءاللہ نہیں ہوتے اس لیے کبھی پیسہ ضروری ہے مگر اس کی وجہ سے اللہ سے غافل نہیں ہونا چاہیے وہ بات آتی ہے سچوں کی صحبتوں سے وآخر دعوانا ان الحمد للہ رب العالمین اللہ والوں کی تو سب باتوں میں اثر ہوتا ہے اتنی بات ہو گئی کافی ہے نا بس اب دعا کر لیتے ہیں یا اللہ یا رحمان یا رحیم صلی اللہ علیہ نبی یا اللہ میرا اور ہم سب کا یہاں بیٹھنا قبول فرما لیجئے اللہ والا بنا دے سنت پہ چلنے والا بنا دے نبی صلی اللہ علیہ وسلم کی سنت پہ مر مٹنے والا بنا دیجئے میں بھی اور ہم سب لوگ بیان تو کرتے ہیں عمل میں بہت کوتاہی ہے تو اثر نہیں رہا بیانات میں مجھے بھی اور ہم سب کو عمل کی توفیق عطا فرما دیجئے اے اللہ ریاکاری سے بچا حب جاہ سے تک حب مال سے بچا تکبر سے بچا دکھاوے سے بچا آپس میں محبت قائم فرما دیجئے اے اللہ جتنے دین کے کام ہو رہے ہیں تبلیغ و دعوت کی جو مبارک محنت ہو رہی ہے مساجد مدارس سچے اللہ والے کی خانقاہیں اور جہاں جہاں دینی خدام کام کر رہے ہیں سب کی فرشتوں کے ذریعے مدد فرما دیجئے حرمین شریفین کی حفاظت فرما بیت المقدس کی حفاظت فرما روزہ مبارک کی حفاظت فرما شام کے مسلمان برما کے مسلمان ہندوستان اور بنگلہ دیش کے مسلمان جہاں جہاں مسلمان پریشان ان کی فرشتوں کے ذریعے مدد فرما دیجئے اے اللہ ہمارے اوپر ہمارے گھر والوں پہ رحمتوں کی بارش فرما اے اللہ ہمیں سچے اللہ والوں کو تلاش کرنے کی توفیق عطا فرما اے اللہ ہمیں سچے اللہ والوں سے کے پاس جا کر جس سے ہمارا دل ملتا ہو اپنے نفس کی اصلاح کروانے کی توفیق عطا فرما دیجئے اے اللہ تعالی ہمارے بہت سے دوست تبلیغ میں نکلے ان کی مدد فرما بہت سی پیدل جماعتیں نکلی ہوئی ہیں تبلیغی مراکز کی حفاظت فرما مساجد مدارس کی حفاظت فرما ہمارے مشائخ علماء کرام کی حفاظت فرما دیجئے علماء کرام کا ادب نصیب فرما دیجئے مشائخ کا ادب نصیب فرما بدگمانی سے دل کو صاف فرما دیجئے تہمت لگانے سے بچا غیبت سے بچا اے اللہ تکبر سے بچا زبان کی حفاظت کی توفیق عطا فرما اے اللہ آپ راضی ہو جائیے وصلی اللہ علی نبی آمین یا رحم الرحیم ایک بات اور رہ گئی جو اللہ والوں پہ اعتراض کرتے ہیں نا ایک شخص نے حکیم الامت مولانا شاہ اشرف علی صاحب تھانوی رحمۃ اللہ پہ اعتراض کر دیا کوئی بات تھی تو غالباً مولانا ظفر احمد عثمانی سے مولانا شبیر احمد عثمانی سے اعتراض کر دیا کہ بڑے ابا ایسے کرتے ہیں تو انہوں نے فرمایا ان کی نیکیاں بھی تو دیکھو اللہ والوں کی نیکیاں نظر نہیں آتی ان کی برائیوں پہ برائی نہیں ہوتی وہ ہوتی نہیں وہ خود بخود ڈال دیتے ہیں کیڑے نہیں ہوتے کیڑے پیدا کر دیتے ہیں اس لیے کبھی بھی میں آپ کو ایک اپنی اتنے الحمدللہ اتنے عرصے سے اللہ توفیق عطا فرما رہے ہیں تو سننے کو باتیں ملتی رہتی ہیں ایک درخواست کروں گا کبھی بھی کسی بھی شیخ پہ عالم پہ مسجد کے امام کے مدرسوں میں جو طالب علم پڑھ رہے ہیں علماء کرام یہ اتنا غم اٹھا رہے ہوتے ہیں بےچارے یہ حضرات خصوصاً جو طالب علم ہوتے ہیں اب یہ عالم بن رہے ہیں ہمارے حضرت والا کے مدرسے میں اور ماشاءاللہ اس فقیر سے تعلق ہے الحمدللہ حافظ بھی ہیں قاری صاحب بھی ہیں عالم بن رہے ہیں بہت مبارک ہے ماشاءاللہ یہ لوگ ایسے ایسے لوگ مجاہدات کرتے ہیں ہم لوگ تو جو انجینئر ڈاکٹر بنتے ہیں وہ تو ٹھیک ہے عیش میں زندگی گزر رہی ہے ان کی تو مگر جو طالب علم ہوتے ہیں کیسی روٹی ملتی ہے کیسی دال ملتی ہے کیسا سالن ملتا ہے اور اتنا مجاہدات کے بعد پھر مسجد سنبھال لیتے ہیں ممبر سنبھال لیتے ہیں وہاں ان کو چاہیے کسی اللہ والی صحبت میں بھی آئیں تاکہ ان کے بیان میں اثر ہو تو کبھی بھی ان پہ ان کی برائیوں پہ نظر نہیں جانی چاہیے یہ لوگ بڑے غم اٹھائے ہوئے ہوتے ہیں یہ لوگ بڑے انہوں نے جان بوجھ کے دنیا کو لات ماری ہوتی یہ بھی چاہتے تو کوئی دنیا کا کام کر سکتے تھے میں انہوں نے مسجد سنبھالی ہوئی ہے انہوں نے دین کا کام اللہ تعالیٰ ان سے لے رہے ہیں تو کبھی بھی اپنے پوسٹوں کی وجہ سے اپنے پیسوں کی وجہ سے اپنی زمینوں کی وجہ سے ان سے بدتمیزی نہیں کرنی چاہیے ان شاء اللہ یہی عمل ہمارا قبول اللہ کر لیں گے تم علماء کی ادب کرتے تھے تم مشائق کا اللہ والوں کا ادب کرتے تھے بہت بڑی نعمت ہے جو بے ادب ہوتا ہے نا اللہ تعالیٰ کی رحمت بھی اس سے اٹھ جاتی ہے اللہ تعالیٰ کی نظر عنایت اس سے اٹھ جاتی ہے جو اللہ والوں کی غیبتیں کرتا ہے جو ان کی برائیاں کرتا ہے بہتان لگا دیتا ہے یہ بہت خطرناک بات ہے وآخر دعوانا الحمدللہ رب العالمین ہم کتابیں لے کر آئے حضرت والا کی بہت پیاری کتابیں آپ حضرات لے لیجیے جزاک اللہ